तपाईँको स्रोत साधनहरूको वितरणमा न्याय, असमानता एवं सीमान्तीकरण भनेको छ। न्याय भएन भने त्यसले असमानतामा लान्छ, असमानताले सीमान्तीकरणमा लान्छ, होइन? असमानता असमान तरिकाले स्रोत साधनको वितरण गर्यो भने न्याय हुँदैन, सीमान्तीकरणमा पनि पर्छ, होइन? अब यहाँ असमानता र सीमान्तीकरणको अवस्था नेपालमा कस्तो छ भन्ने कुरा चाहिँ प्रदेशगत हिसाबले जात जातिगत लैङ्गिक र ग्रामीण सहरी यो चारवटा आधारमा हेर्नुपर्छ, योभन्दा बाहिर नजाने स्पेसिफिक भएर। त्यसैले स्रोत साधनको वितरणमा न्याय भनेको चाहिँ राज्यमा उपलब्ध प्राकृतिक, आर्थिक वा अन्य स्रोत साधन वितरण गर्दा अथवा त्यसको विनियोजन र उपयोग गर्दाखेरि सबै क्षेत्र, वर्ग, समुदाय, लिङ्गका मानिसहरूले समान रूपले उपयोग गर्न पाउने गरी वितरण गर्नुलाई चाहिँ स्रोत साधनको वितरणमा न्याय भनेर भनिन्छ, होइन? त्यसैले यो समावेशी ढङ्गले, समन्यायिक ढङ्गले र सन्तुलित ढङ्गले प्लस त्यो विवेकपूर्ण पनि हुनु पर्यो, रेसनल ढङ्गले पनि विनियोजन गरेको हुनु पर्यो, अनि त्यस्तो खालको वितरणको प्रोभिजनलाई स्रोत साधनको वितरणमा न्याय भनिन्छ। तर अब समान, समावेशी, सन्तुलित, विवेकपूर्ण मात्रै शब्दले सब्सटेन्टिभ इक्वालिटी र जस्टिसलाई त जनाउँदैन। यसरी वितरण गरिरहँदाखेरि इक्विटीको प्रिन्सिपलबाट वितरण गर्नु पनि फेरि भनेको के हो त भन्दाखेरि समतामूलक ढङ्गले पनि बाँड्नु पर्यो। समतामूलक भनेको अल्ट्रा पुअर वा मार्जिनलाइज, ब्याकवार्ड, होइन, अनि त्यसपछि गएर यो एक्सक्लुडेड माइनोरिटिज, यिनीहरूको इन्ट्रेस्ट र आवश्यकतालाई विशेष ध्यान दिनु पर्यो स्रोत साधनको वितरण गर्दा। त्यो पनि हो न्याय भनेको, जहिले पनि पब्लिक रिसोर्सेसको युज गर्दाखेरि, स्पेन्डिङ गर्दाखेरि वा एलोकेसन गर्दाखेरि चाहिँ पछाडि परेको वर्ग समूहको हितलाई केन्द्रबिन्दुमा राख्नुपर्छ, अनि त्यसले चाहिँ स्रोत साधनको वितरणमा न्याय सुनिश्चित गर्छ, होइन? अब स्रोत साधनको वितरणमा न्याय कस्ता सिद्धान्तहरूमा आधारित छ त, यसले किन यो न्यायको कुरा आयो, कुन सिद्धान्तमा आधारित भएर यो कुरा आयो, वा यसका सिद्धान्तहरू के हुन् भन्यो भने वितरणकारी न्यायको सिद्धान्त हो, डिस्ट्रिब्युटिभ जस्टिस, प्रिन्सिपल अफ डिस्ट्रिब्युटिभ जस्टिस। यो भनेको चाहिँ समाजमा स्रोत साधनको वितरण गर्दाखेरि सबैको त्योमाथि समान पहुँच होस्, सबैले त्यसलाई समान रूपले उपयोग गर्न पाओस्, र त्यसको उपयोग गरिरहँदा फेरि तल रिडिस्ट्रिब्युटिभ जस्टिस पनि, धनी र गरिब बिचमा खाडल सिर्जना नहोस् र ब्याकवार्डले बढी प्राथमिकता पाओस् भन्ने कुरा चाहिँ यो पहिलो वितरणकारी समान रूपले, पुनर्वितरणकारी असमानता कम गर्ने गरी, गरिब र धनी बिच असमानता कम गर्ने गरी भन्ने सिद्धान्त हो भने, अर्को चाहिँ सामाजिक न्याय र समानताको सिद्धान्त त रिसोर्स मात्रै होइन, पावर, अपर्च्युनिटी, यसको बाँडफाँडमा पनि न्यायोचित ढङ्गले गर्नुपर्छ र त्यो समान रूपमा हुनुपर्छ भन्ने हो। समता र सकारात्मक विभेदको सिद्धान्त इक्विटी भनेको कमजोरलाई विशेष हेर्नु पर्यो भन्ने हो, सकारात्मक विभेद भनेको त्यस्तै कमजोरलाई विशेष हेर्नलाई विशेष व्यवस्था गर्नु चाहिँ सकारात्मक विभेद हो, चाहे त्यो प्रोपोर्सनल रिप्रेजेन्टेसन होस् वा छुट सहुलियत सुविधा दिने कुरा होस्, होइन? यो कुरा अर्को चाहिँ सहभागिता र सशक्तिकरणको सिद्धान्त, तपाईँले रिसोर्सेसको एलोकेसनबाट खालि लाभ मात्रै आम मानिसमा समान रूपले पुग्दैन कि उनीहरूको सहभागिताको स्तर पनि बढ्छ र सहभागिताले इम्पावर पनि गर्छ उनीहरूलाई, त्यसैले सहभागिता र सशक्तिकरणको सिद्धान्त। अधिकारमुखी विकासको सिद्धान्त, विकास प्राप्त गर्नु हरेक नागरिकको अधिकार हो, त्यसैले विकासका निमित्त स्रोत साधन बाँडफाँड गर्दा कोही पनि वञ्चितमा पर्नु हुँदैन, बहिष्करणमा पर्नु हुँदैन, अधिकारका रूपमा त्यो स्रोत साधनमाथिको समान पहुँच र त्यसबाट सिर्जना हुने विकासका लाभको समान उपयोग हुने गरी गर्नुपर्छ भन्छ। अब राइट बेस्ड डेभलपमेन्ट, प्रिन्सिपल अफ राइट बेस्ड डेभलपमेन्ट, सामाजिक उत्तरदायित्वको सिद्धान्त, पब्लिक रिसोर्सेसको एलोकेसन गर्दाखेरि चाहिँ समाजप्रति उत्तरदायी भएर गर्नुपर्छ पब्लिक अथोरिटीले भन्ने हो। कल्याणकारी राज्य, इट्स अब्लिगेसन अफ ए स्टेट टु लुक फर लुक वा लुक टु दि ब्याकवर्ड सोसाइटी, विकर सेक्सन अफ द सोसाइटी, समाजको कमजोर वर्गलाई हेर्नु कसको दायित्व हो, राज्यको, त्यस्तो दायित्वलाई कल्याणकारी दायित्व भनिन्छ। र आर्थिक समावेशीकरणको सिद्धान्त यस्ता सिद्धान्तमा आधारित हुन्छ स्रोत साधनको वितरणमा न्याय भनेको। त्यसो भए असमानता र सीमान्तीकरण भनेको के हो त भन्दा अधिकार, अवसर र स्रोत साधनको स्वामित्व र उपयोगमा समाजका विभिन्न वर्ग बीच यो अथवा समुदायका बीचमा विभेदपूर्ण वा असमानतापूर्ण व्यवहार गरियो भने त्यसलाई असमानता भनिन्छ, है? डिस्क्रिमिनेटिङ बिहेभियर अमङ डिफ्रेन्ट कम्युनिटिज, सोसाइटिज अथवा इथनिक ग्रुप वा क्लास ओर जेन्डर, तिनीहरूका बिचमा असमान अथवा यो के भन्छ भेदभावपूर्ण व्यवहार गर्नु चाहिँ स्रोत साधनको वितरणमा असमानता हो कुनै हिसाबले, जाति वर्ग क्षेत्र भूगोल समुदाय सम्प्रदाय धर्म आदिका आधारमा विभेद गरियो भने त्यो चाहिँ फरक व्यवहार गरियो भने असमानता हो। अर्थात् राज्यको अधिकार अवसर र स्रोत साधनमाथि सबै नागरिकको समान तथा समन्वयिक पहुँचको सुनिश्चित गर्न नसक्नु चाहिँ असमानता हो। सीमान्तीकरण भनेको चाहिँ निश्चित समुदायलाई त्यो अधिकार अवसर स्रोत साधनमा समान अवसर नदिँदा, समान व्यवहार नगर्दाखेरि उनीहरू पछाडि पर्नु चाहिँ के हो, सीमान्तीकरण हो। अब किनारामा पर्नु, सीमान्त पर्नु भनेको केन्द्रबाट बिस्तारै साइड लाग्दै लाग्दै जानु, त्यसलाई चाहिँ सीमान्तीकरण भनेर भनिन्छ। मार्जिनलाइजेसन भनेको सेन्टर टु मार्जिन, किनारातिर पर्नु। त्यो किन असमान व्यवहार गरियो, केमा, स्रोत साधन अधिकार अवसरको वितरणमा विभेद गरेकोले, वञ्चित गरेकोले अब कमजोर भएर किनारामा पर्नु, त्यसलाई चाहिँ हामी सीमान्तीकरण भनेर भन्छौँ। त्यसैले यो असमानता र सीमान्तीकरण के कारणले हुन्छ त, स्रोत साधनको वितरणमा चाहिँ खास गरी कस्ता कस्ता व्यवहार के का आधारमा गरिन्छ र के आधारले मान्छे वा समुदाय चाहिँ असमानता र सीमान्तीकरणमा पर्छ भन्दा, एउटा लिङ्ग जाति र क्षेत्रका आधारमा हुनसक्छ। लैङ्गिक हिसाबले पुरुषको तुलनामा महिला, अझै पुरुष र महिला भन्दा पनि अर्को के अरे लैङ्गिक अल्पसङ्ख्यक होइन, उसलाई सोचेर उसको हित हुने गरी विनियोजन गरिएन भनेदेखि त्यो चाहिँ लैङ्गिक हिसाबले सीमान्तीकरण र असमानता भयो। जातिगत हिसाबले निश्चित जाति वर्ग समूहले लाभ लिने, अरू पछाडि पर्ने हुनसक्छ। क्षेत्र भूगोलको हिसाबले कर्णाली र अरू क्षेत्र वा मधेस र अरू क्षेत्र होइन भने यो चाहिँ क्षेत्रगत हिसाबले पनि हुनसक्छ। अर्को भौगोलिक अवस्थाले स्वतः नै के हुनसक्छ, यो चाहिँ सीमान्तीकरणमा पर्न सक्छ। भौगोलिक कठिनाइ हिमाल अरू मधेस जस्तो सजिलो छैन होइन, अनि त्यसपछि गएर कर्णाली जति पैसा खर्च गरे पनि त्यो भौगोलिक कारणले गर्दाखेरि सीमान्तीकरणमा परिरहेको अवस्था छ। आम्दानी र सम्पत्ति, जोसँग धेरै आम्दानी धेरै सम्पत्ति हुन्छ त्यो ठाउँ केन्द्रले पैसा नदियो भने आफै सस्टेन गर्छ, धनी हुन्छ होइन। त्यसैले हाउ मच इन्कम एन्ड एसेट डज ए सर्टेन कम्युनिटी ओर ए पार्ट अफ द कन्ट्री आज, त्यसले पनि कम आम्दानी कम सम्पत्ति हुने पछाडि पर्छ। भाषा धर्म परम्परा संस्कृति, यो अन्धविश्वासी परम्परागत मूल्य मान्यता बोकेको भाषा धर्म संस्कृति भएको ठाउँ छ भने त्यो स्वतः पछाडि पर्ने भयो। त्यसैले भाषिक हिसाबले, धार्मिक हिसाबले र सांस्कृतिक हिसाबले पनि सीमान्तीकरण र असमानतामा परिन्छ। राज्यको नीति तथा निर्णय शैलीले गर्दाखेरि पनि हुन्छ। राज्यले नीति कुनैलाई प्रिभिलेज दिने, प्रिफरेन्स दिने, कुनैलाई चाहिँ व्यवस्था गर्ने नीति लियो, विभेदकारी गर्ने नीति लियो भने, असन्तुलित विकासको नीति लियो भने, स्रोत साधन निश्चित स्वार्थका हिसाबमा स्वार्थ समूहलाई लाभ पुर्याउने गरिकन विनियोजन गर्यो भने होइन, योजनाबद्ध ढङ्गले चाहिँ विनियोजन भएन भने त्यस्तो नीतिले पनि के गर्छ, असमानता र सीमान्तीकरण कायम गर्न सक्छ। शासकीय व्यवस्थाको प्रभावकारिता, गभर्नेन्स कतिको स्ट्रङ छ, पुअर गभर्नेन्स सिस्टम भयो भने पनि असमानता र सीमान्तीकरण सिर्जना हुन्छ। विकास निर्माण प्रक्रिया सहभागितामूलक छ कि छैन होइन, पारदर्शी उत्तरदायी छ कि छैन, सहभागितामूलक पारदर्शी उत्तरदायी विकास प्रक्रिया भयो भने असमानता र सीमान्तीकरण हुँदैन, भएन भने असमानता र सीमान्तीकरण हुन्छ। सामाजिक विवाद र द्वन्द्वले पनि यो सिर्जना गर्छ, देयर इज डिस्प्युट्स एन्ड कन्फ्लिक्ट इन सोसाइटी द्याट अल्सो क्रिएट्स इनइक्वालिटी एन्ड मार्जिनलाइजेसन अमङ द कम्युनिटिज एन्ड पिपुल इन सोसाइटी। सो यस्ता खालका कारणले असमानता हो। स्रोत साधन विनियोजनको विधि चाहिँ के हुन्छ भन्दाखेरि, यो विधि खास गरिकन प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई किसिमको हुन्छ कि, प्रत्यक्ष विधि अनि अप्रत्यक्ष विधि। प्रत्यक्षमा लगानी र स्रोत व्यवस्था, इन्भेस्टमेन्ट अनि त्यसपछि रिसोर्सको प्रोभिजन अथवा म्यानेजमेन्ट यो गरेर हुन्छ होइन। अब यो भनेको फन्डिङ भन्छ, इन्भेस्टमेन्ट र फन्डिङ, यो चाहिँ सरकारले डाइरेक्ट कुनै कुनैमा लगानी गर्यो वा चाहिँ उसले कुनै कार्यक्रमलाई पैसाको प्रोभिजन गर्यो भने फन्डिङ भनिन्छ, लगानी चाहिँ रिटर्न प्राप्त गर्ने गरिकन लगानी गर्यो भने इन्भेस्टमेन्ट हुन्छ। त्यसैले यो प्रत्यक्ष विनियोजन विधि हो भने, अर्को चाहिँ नीतिगत प्रोभिजन गरेर पनि स्रोतको विनियोजन गरेर आउँछ कि, जस्तो उदाहरणका लागि तपाईँले चाहिँ प्रदेशले सङ्कलन गरेको स्रोतमध्ये यति प्रतिशत सम्बन्धित स्थानीय तहलाई अनिवार्य दिनुपर्ने, उसले पैसा दिँदैन कि नीतिले गर्दा स्वतः त्यहाँ जानेको होइन, स्थानीय तहले सङ्कलन गरेको मालपोत कर भूमि कर अथवा मालपोत कार्यालयले सङ्कलन गरेको भूमि कर मध्ये जुन स्थानीय तहबाट सङ्कलन भएको त्यसको यति प्रतिशत त्यहाँ जानै पर्ने, भनेपछि के हुने भयो रोयल्टीको यति प्रतिशत त्यहाँ जानै पर्ने भनेपछि पोलिसीले पनि गर्छ होइन, अनि धनीबाट यति ट्याक्स लिने त्यो चाहिँ गरिबका लागि अथवा लक्षित वर्ग भनौँ न महिलाका लागि यति पर्सेन्ट बजेट खटाउनै पर्ने, जनजाति अथवा अपाङ्गता बालबालिकाका लागि यति विनियोजन गर्नै पर्ने भने बजेटै त गएन, तर के हुने भयो पोलिसीले त्यसरी विनियोजन गरेको, त्यसरी प्रत्यक्ष र अप्रत्यक्ष दुई किसिमको र अर्को एउटा चाहिँ दीर्घकालीन सेवाहरूको निरन्तरता, यसमा विनियोजन बजेटै इन्भेस्टमेन्ट फन्डिङ वा पोलिसी इन्फ्लुएन्स गर्नु परेन कि त्यो पछाडि परेको वर्गसम्मलाई निशुल्क शिक्षा निशुल्क स्वास्थ्य आवास सुविधा होइन यस्तो दीर्घकालीन सेवा दियो भने पनि के हुने भयो त्यो रिसोर्सको एलोकेसनमा इक्वालिटी समानता कायम गर्न सकिन्छ। अब स्रोत साधन विनियोजनका सिद्धान्त भन्यो भने चाहिँ के हो त भन्दा कुन मान्यतामा कुन सिद्धान्तमा आधारमा राखेर स्रोत साधन वितरण गरिन्छ भन्दा मितभेदता जहिले पनि डु मोर विथ लेस, न्यूनतम लागतमा अधिकतम नतिजा ल्याउने गरी विनियोजन गर्नुपर्छ भनिन्छ। कार्यकुशलता इफिसियन्सी भनेको के हो त भन्दा तोकिएको सीमाभन्दा ननाग्ने गरी तोकिएको परिणाम ल्याउनु चाहिँ इफिसियन्सी, जिरो वेस्टेज, प्रोसिजुरल सिम्प्लिफिकेसन, ब्रिफनेस होइन भनेको प्रक्रियागत सरलता र प्रक्रियागत संक्षिप्तता गरेर प्रक्रियामा सुधारको ध्यान दिएर स्रोत साधन खेर जान नदिकन अपेक्षा गरेको नतिजा निकाल्नु चाहिँ इफिसियन्सी हो, कार्यकुशलता होइन। अर्को उत्पादकत्वमा ध्यान दिनुपर्छ, वेयर एभर यु स्पेन्ड द पब्लिक रिसोर्सेस हाउ मच प्रोडक्सन यु विल गेट, हाउ मच प्रोडक्टिभिटी यु विल गेट इन ब्याक, त्यसैले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ त्यो सिद्धान्तलाई ध्यान दिएर। सामाजिक न्याय भनेको समाजमा सबैले त्यसको लाभ समान पाओस् र पछाडि परेको वर्गले बढी लाभ पाओस् भन्ने सामाजिक न्यायको, समता भनेको भौगोलिक र सामाजिक हिसाबले पछाडि परेकोलाई विशेष व्यवस्था गर्ने गरी गर्नु समता भयो। अनि वातावरणीय न्याय, तपाईँले न्याय कुरा गरिरहँदा आम्दानी त्यसको लाभ प्रतिफल अवसरमा सबै मान्छेले समान पाउँदैमा स्रोत साधन पाउँदैमा त्यो न्याय हुँदैन, त्यसो गरिरहँदा वातावरणीय संरक्षण पनि हुनुपर्छ किनभने भोलि मान्छेको सर्भाइभल चाहिँ संरक्षित वातावरणमा मात्रै सम्भव हुने भएकोले जस्टिस तब हुन्छ जब वातावरण संरक्षण सहितको वितरणमा न्याय हुन्छ, त्यसैले वातावरणीय न्याय भन्छ त्यसलाई चाहिँ यो इन्भाइरोमेन्टल जस्टिस भनेर। स्रोत साधन विनियोजनका आधार भनेर हिजो मैले सोधेको चाहिँ यो हो, खास गरी जनसङ्ख्या, भूगोल, लक्षित क्षेत्र वा वर्ग, कुनै क्षेत्रलाई तोकेर पनि विनियोजन गरिन्छ, कुनै वर्गलाई तोकेर पनि विनियोजन गरिन्छ, सेवा प्रवाहको अवस्था कस्तो छ त्यहाँ अहिले पलरेडी, गरिबी, मानव विकास सूचकाङ्क, लैङ्गिक असमानता, यस्ता आधारमा हामीले के गर्छौँ यो चाहिँ स्रोत साधन विनियोजन गर्छौँ। खास गरी वितरण भनेकै विनियोजन त होइन, डिस्ट्रिब्युसन एलोकेसन, के आधारले जस्तो नीतिगत आधार काम त्यस्तो केही त्यस्तो होइन, आधार भनेको सिम्पली तपाईँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सूत्रमा कुनलाई कति वेटेज दिएर यो ठाउँले यति पाउने भन्यो भने यिनै यिनै आधारमा गर्छ, त्यस्तै आधार मान्छ भनेको त्यही हो। अब नेपालमा चाहिँ के छ त भन्दा स्रोत साधनको वितरणमा न्याय र समानता कायम गर्न के व्यवस्था गरिएको छ भन्दा संविधानले मौलिक हक अन्तर्गत पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक हुने भनेको छ, समान कामका लागि समान पारिश्रमिक दिनुपर्ने, सामाजिक सुरक्षामा लैङ्गिक विभेद नगरिने र सम्पत्ति र पारिवारिक मामिलामा दम्पतिको समान हक हुने भन्ने व्यवस्था मौलिक हक अन्तर्गत गरेको छ भने राज्यका निर्देशक सिद्धान्त र नीतिमा प्राप्त उपलब्धिको न्यायचित वितरण र आर्थिक असमानताको अन्त्य गर्ने, डेभलपमेन्टका अचिभमेन्टहरूको न्यायचित वितरण गर्ने र असमानतालाई अन्त्य गर्ने भनेको छ होइन, अनि उपलब्ध स्रोत साधन तथा आर्थिक विकासको प्रतिफलको न्यायचित वितरण गर्ने, रिसोर्सेसको पनि डेभलपमेन्टको प्रतिफलको रिटर्नको पनि, क्षेत्रीय सन्तुलनको समावेशी आर्थिक विकास सन्तुलन सहितको समावेशी आर्थिक विकास गर्ने, रिजनल ब्यालेन्स सहितको इन्क्लुसिभ डेभलपमेन्ट, अनि आधारभूत वस्तु सेवा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने वस्तु सेवामा भन्ने छ होइन, यिनीहरू चाहिँ राज्यका निर्देशक सिद्धान्त र नीतिमा छ भने चालु 15 योजनामा हेर्नुभयो भने स्रोत साधनको वितरणका आधार तोकेको छ यसले, ती आधार अहिले तल आउँछ, अनि लैङ्गिक समानता र समावेशीकरण तथा विकासमा प्रादेशिक सन्तुलन कायम गर्ने गरी स्रोत साधन वितरण गरिएको छ, त्यसपछि चालु आर्थिक वर्षको बजेट वक्तव्यमा पनि विकासमा पछि परेका वर्ग क्षेत्र समुदायलाई उत्थान गर्नेमा विशेष ध्यान दिई बजेट विनियोजन गरिएको भनेको छ। त्यो पनि वितरणमा न्याय कायम गर्नलाई हो भने योजनाले तोकेका आधारहरू चाहिँ हामीले भने जस्तो पपुलेसन यो होइन, अरू आधार छन् कि के भन्छ भने संविधान कार्यान्वयनलाई ध्यानमा दिएर विनियोजन गर्ने, योजनाको लक्ष्य उद्देश्यलाई ध्यान दिएर, त्यसैले सन्तुलन विवेकशीलता तिनै योजनाको लक्ष्यले नै कायम गरिहाल्छ। समृद्धि र सुखको आधार निर्माण गर्ने गरिकन यो चाहिँ यो प्रोस्पेरिटी एन्ड ह्याप्पिनेस जुन छ नि ती त्यसको आधारलाई सपोर्ट गर्ने गरिकन रिसोर्स मोबिलाइजेसन गर्ने भन्ने छ। अनि त्यस्तै गरेर यो रूपान्तरणका सम्वाहक क्षेत्र राष्ट्रिय स्तर प्रदेश स्तर र स्थानीय स्तरका आयोजना, भूकम्पपछिको पुनर्निर्माण, दिगो विकास लक्ष्य, आधारभूत पूर्वाधार निर्माण, आर्थिक वृद्धिको लक्ष्य, मानव पुँजी निर्माण, पर्यावरण संरक्षण र लोकतन्त्र तथा राष्ट्रिय एकता, यी कुरालाई प्रवर्धन गर्ने हिसाबले रिसोर्स एलोकेट गरिनेछ भनेको छ है। यो आधार यो स्रोत साधन वितरणका आधार चाहिँ यसरी योजनाले तोकेको छ होइन। तर अब त्यो ग्रान्ट एलोकेसनका चाहिँ माथि भनेका स्पेसिफिक आधारमै एलोकेसन हुन्छ। अब यसरी स्रोत साधनको वितरण गर्दा गर्दै नेपालमा समान रूपले स्रोत साधनको वितरण भएको छैन भन्ने कुरा चाहिँ विभिन्न खाले असमानता र सीमान्तीकरणको यथार्थले पुष्टि गर्छ। किनभने विकासमा सन्तुलन छैन, क्षेत्रीय सन्तुलन छैन, विकासमा जातिगत सन्तुलन छैन, समुदायगत सन्तुलन छैन, लैङ्गिक असमानता छ, त्यसैले गर्दाखेरि स्रोत साधनको वितरणमा न्याय र समानता कायम गर्न सकिएको छैन। त्यो अवस्थालाई हेर्दा हाम्रो देशमा के छ त भन्दा हामीले कोर्समै दिएको प्रादेशिक असमानता र सीमान्तीकरण देख्छौँ एउटा होइन। त्यो भनेको विकास स्रोत साधनको उपलब्धता, सेवा प्रवाहको स्थिति र प्रतिनिधित्वको अवस्थाका आधारमा प्रदेशहरूको बिचमा समानता छैन कि प्रादेशिक के कारणले विकासमा समानता छैन, स्रोत आफ्नै आन्तरिक स्रोतको उपलब्धतामा असमानता छ, र चाहिँ सेवा प्रवाह सबैमा उही गुणस्तरको सबैलाई समान रूपले दिन सबै प्रदेशले सकेका छैनन्, र प्रतिनिधित्व कहीँबाट बलियो छ धेरै सङ्ख्यामा छ, कहीँबाट कमजोर छ कम सङ्ख्यामा छ, त्यसैले असमानता छ प्रदेशहरूका बिचमा। यही असमानताको परिणाम स्वरूप नै प्रदेशहरूको विकासका सूचकहरूमा भेरिएसन छ। त्यसमा खास गरी गरिबीको हिसाबले हेर्ने हो भने यहाँ मैले देखाएको छु, यो चाहिँ क्षेत्रका हिसाबले हेर्ने हो भने पहाड र तराई 24% गरिबी छ भनेदेखि अब हिमालमा झन्डै दोभर 42% गरिबी छ। भनेपछि यो गरिब पोभर्टी इफ देयर वाज नो मार्जिनलाइजेसन एन्ड एक्सक्लुजन त्यो अवस्थामा पोभर्टी हुँदैन थियो असमानता र सीमान्तीकरण नभएको भए, त्यसले गर्दाखेरि यस्तो देखिएको हो भने यो तपाईँले सबैभन्दा बढी चाहिँ हेर्नुभयो भने जिल्लागत हिसाबले कास्कीमा 4% को तुलनामा जाजरकोटमा 16 गुणा बढी 64% गरिबी देखिएको छ होइन। त्यति बेलाको 11 को डेटा हो यो चाहिँ। भनेपछि कति भेरिएसन रहेछ त, कहीँ 4% गरिबी, कहीँ चाहिँ 64% गरिबी रहनु, यस्तो खालको भेरिएसन रहेछ होइन। प्रदेशगत हिसाबले पनि त्यस्तै देखिन्छ। 2017 को सूचकलाई हेऱ्यो भनेदेखि चाहिँ प्रादेशिक रूपमा 1 नम्बर प्रदेशमा 15% गरिबी छ, र कर्णाली प्रदेशमा हेऱ्यो भने झन्डै 7.5 गुणा बढी 50% गरिबी रहेको देखिन्छ। भनेपछि यसरी भेरिएसन छ, असमानता प्रादेशिक असमानता र सीमान्तीकरण छ भन्ने हो। जात जातिगतको हिसाबले अझै पनि हाम्रो समाज चाहिँ जातीय विभेद, अन्धविश्वास, भाग्यवाद होइन, परम्परागत सोच मूल्य प्रवृत्तिबाट निर्देशित भएको हुनाले यहाँ जातिगत हिसाबले पनि वञ्चितमा विभेदमा बहिष्करणमा परेका समुदायहरू छन्। त्यसैले यो दलितहरू बहिष्करणका कारण समाजमा सबैभन्दा पछाडि परेका छन्। पोभर्टी इन दलित इज ड्यु टु दि एक्सक्लुजन होइन। अनि त्यसपछि मधेसी, जनजाति, महिला भन्यो भने यो चाहिँ के त भन्दा वञ्चितको कारण एक्सक्लुजनै भन्छ अङ्ग्रेजीमा, तर त्यो चाहिँ मनोवैज्ञानिक वञ्चित बहिष्करण के एक्सक्लुजन हो, त्यो चाहिँ साइकोलोजिकल एक्सक्लुजन, ढोका चाहिँ खुल्दैछ भित्र आउनलाई मनोविज्ञानले दबाई राखेको छ, त्यो कारणले छन् होइन। त्यसैले दलित, जनजाति, मधेसी, मुस्लिमको प्रतिनिधित्व, पहुँच र पहिचानको अवस्था पनि कमजोर छ, गरिबी, बेरोजगारी, अशिक्षा आदि यस्ता सूचकहरू तिनीहरूमै पछाडि छन् होइन। अनि त्यसैले अधिकार स्रोत र अवसरमा यस्ता जात जातिको पहुँच, स्वामित्व र नियन्त्रण पनि कमजोर छ। त्यसैले हेर्दा हाम्रो जातिगत पनि असमानता र सीमान्तीकरण देखिन्छ। स्रोत साधनको वितरणमा समानता भइदिएको भए, न्याय भइदिएको भए, उनीहरूको विकासको स्तरमा पनि समानता हुन्थ्यो, विभेद हुँदैन थियो। त्यसैले यो जात जातिगत हिसाबले डेभलपमेन्टका इन्डिकेटर, एजुकेसनका, हेल्थका, सेनिटेसनका, अवेरनेसका, रिप्रेजेन्टेसनका हेऱ्यो भने जातिगत हिसाबले भेरिएसन पाइन्छ, यसमा पनि असमानता र सीमान्तीकरण छ। लैङ्गिक हिसाबले हेऱ्यो भने पुरुषको तुलनामा महिलाहरू रिप्रेजेन्टेसनमा पनि कम, तपाईँ एडमिनिस्ट्रेटिभ सिस्टममा यदि हामीले एज एफर्मेटिभ एक्सन रिजर्भेसन गर्दा गर्दै पनि कम भएको प्रतिनिधित्व पनि क्वालिटीको रिप्रेजेन्टेसन छैन होइन। अनि त्यसपछि स्कुल इनरोलमेन्टमा तल अहिले त बेसिक एजुकेसनमा त बराबरै भइसकेको अवस्था छ, तर टर्सरीमा ठुलो अन्तर छ होइन, महिला पुरुष चाहिँ रेसियो हेर्ने हो भनेदेखि। त्यसपछि गएर यो पर क्यापिटा इन्कममा र जिडिपीमा कन्ट्रिब्युसनमा पनि भेरिएसन छ। श्रम शक्तिको संलग्नता बजारमा हेऱ्यो भने पनि महिलाको कम छ तुलना के अरे पुरुषको तुलनामा होइन। त्यस्तै गरिकन साक्षरता दरमा पनि ठुलो अन्तर छ, 75-57 कि कति यो डिफ्रेन्सेस छ होइन, ह्युज डिफ्रेन्सेस छ। यो चाहिँ के भएको हो त भन्दा हामीले यदि स्रोत वितरण गर्दाखेरि लैङ्गिक हिसाबले सन्तुलित र समान रूपले गरेको भए यस्तो हुन्थेन है, अवसर स्रोत साधन वितरणमा त्यो असमानताको प्रतिफल यस्तो खालको सीमान्तीकरण र फरकपना आएको हो। अब अर्को अन्तिम एउटा चाहिँ सहरी र ग्रामीण असमानता पनि छ। अर्बन रुरल हेऱ्यो भनेदेखि चाहिँ यो सबै डेभलपिङ कन्ट्रीको यो डिफ्रेन्सेस हुन्छ नै, अर्बन रुरल ग्याप हुन्छ। चाइना एकदम ऱ्यापिडली डेभलपिङ कन्ट्री हुँदाहुँदै पनि यसको ह्युज ग्याप बिट्विन अर्बन एन्ड रुरल एरिया, बिग चङ्क अफ पोभर्टी पर्सेन्टेज होइन। इन्डिया हेर्नुभयो भने यति धेरै गरिबी पनि छ तर त्यत्रो इमर्जिङ इकोनोमी पनि छ होइन, र रुरल अर्बन जहाँ पनि हुन्छ ग्याप। हाम्रो देशमा पनि हेऱ्यो भने सहर र गाउँबिच अवसर फरक छ, त्यहाँ पाउने एजुकेसनको क्वालिटी फरक छ, सर्भिसेसहरू फरक छ होइन, अनि त्यहाँको प्रतिनिधित्व कमजोर हुन्छ, त्यहाँ विकास निर्माणका आयोजना कम जान्छन्, स्रोत पनि त्यहाँ कम जान्छ, त्यहाँको स्थानीय शासन पनि कमजोर छ, जनप्रतिनिधिहरू पनि कमजोर हुन्छन्। त्यो कारणले अर्बन र रुरलको ग्याप पनि हुन्छ। हाम्रामा पनि त्यही छ, हामीले हेऱ्यो भनेदेखि चाहिँ यो तपाईँले अघि हेरेको गरिबीको पर्सेन्टेजलाई र पूर्वाधार विकासको अवस्थालाई अनि त्यसपछि एचडिआई इन्डेक्सलाई मात्रै हेर्नुभयो भने पनि अर्बन एरिया इज मोर फरवर्ड इन कम्पेरिजन टु रुरल एरिया, ग्रामीण र सहरी हेऱ्यो भनेदेखि चाहिँ त्यस्तो खालको असमानता र सीमान्तीकरण हामीले देख्छौँ। यो चाहिँ स्रोत साधनको वितरणमा समानता र न्याय हो। अब यस्तो सीमान्तीकरणबाट बचाउनका लागि हामीले वितरणमा समानता कायम गर्नु पर्यो भनेको के हो त भन्दा, लैङ्गिक हिसाबले समान रूपले पुरुष र महिलाले त्यसको अवसर र उपयोग गर्न पाउने गरी महिला लक्षित आयोजना कार्यक्रम र बजेट विनियोजन जेन्डर बेस्ड बजेटिङ गरेर, अनि त्यसपछि गएर वर्गीय हिसाबले अल्ट्रा पुअरलाई केन्द्रबिन्दुमा राखेर प्रोपुअर फाइनान्सिङ गर्ने भन्छ है, प्रोपुअर फाइनान्सिङ फिस्कल स्पेस फर पुअर भन्छ, गरिबहरूका लागि वित्तीय आधार तय गर्ने वा स्पेस जेनेरेट गर्ने र लगानी गर्ने, गरिबमुखी बजेट बनाउने, गरिब बिच साङ्केतीकरण सङ्केत गरिबीको सङ्केत बनाउने बजेटको कोड पोभर्टी कोड इन बजेटिङ गर्ने होइन, र लक्षित वर्गलाई कार्यक्रम गरिबलाई लक्षित गरेर लक्षित वर्ग कार्यक्रमहरू सञ्चालन गर्ने, यो गर्यो भनेदेखि धनी गरिब बिचको वर्गीय असमानता कम हुने भयो भनेदेखि, अब क्षेत्रीय भन्यो भने जुन क्षेत्र पछाडि छ त्यसलाई फोकस गरेर स्पेसल प्रोग्रामहरू ल्याउनु पर्यो, बढी बजेट जानु पर्यो होइन, कार्यक्रमहरू जानु पर्यो, अपर्च्युनिटी जानु पर्यो, जस्तो कर्णालीको 7 मधेसका 8 जिल्लाहरूको कुरा गर्ने हो भनेदेखि दे सुड बी फोकस्ड मोर एन्ड एलोकेट मोर रिसोर्सेस फर ऱ्यापिड डेभलपमेन्ट, अनि तिनीहरूलाई स्पेसल विकासको नीति रणनीति कार्यक्रम बनाएर कार्यान्वयन गर्नु पर्यो, र क्षेत्रीय सन्तुलन ल्याउनु पर्यो। यो विकासमा क्षेत्रीय सन्तुलनले धेरै कुरालाई हेल्प गर्छ, पपुलेसन म्यानेजमेन्ट, पपुलेसन डेन्सिटी, अर्बनाइजेसन, माइग्रेसन, यी सबै कुरा व्यवस्थित गर्ने केले हो त भन्दाखेरि विकासको सन्तुलनको कारणले र सेवाको सन्तुलनको कारणले गर्दाखेरि हुने हो। त्यसैले रिसोर्स एलोकेसनले यी सबै कुरालाई डिटरमाइन गर्छ। अब त्यस्तै गरिकन तपाईँले चाहिँ ग्रामीण र सहरी हेऱ्यो भने वी हेभ टु क्रिएट मोर अपर्च्युनिटी इन लोक के अरे रुरल एरिया, वी हेभ टु प्रोभाइड दि मिनिमम स्ट्यान्डर्ड सर्भिसेस, हेल्थ केयर सर्भिसेस, एजुकेसन सर्भिसेस, सेनिटेसन सर्भिसेस इक्वल्ली क्वालिटेटिभ एज अफ अर्बन एरिया, अनि त्यसपछि वी सुड डेभलप द इन्फ्रास्ट्रक्चर होइन, पूर्वाधारको विकास गर्नु पर्यो, समान गुणस्तरको सेवा दिनु पर्यो, स्वास्थ्य शिक्षा सरसफाइ जस्ता सेवाहरू दिनु पर्यो, पूर्वाधार त्यहाँसम्म पुर्याउनु पर्यो, यो गर्यो भने अनि के हुन्छ, गरिब र अथवा के अरे सहर र गाउँ बिचको अन्तर के हुन्छ, घटेर जान्छ। त्यसैले यो रिसोर्स एलोकेट गर्दा हामीले यी कुराहरूमा ध्यान दिनुपर्छ, र खास गरिकन निडलाई हेर्नु पऱ्यो, पोभर्टीलाई हेर्नु पऱ्यो, एसडिआई इन्डेक्सलाई हेर्नु पऱ्यो, स्टाटस अफ डेभलपमेन्ट इन्फ्रास्ट्रक्चरहरू विकासको अहिलेको अवस्था हेर्नु पऱ्यो, होइन त्यहाँको आवश्यकता हेर्नु पऱ्यो, र उनीहरूले खर्च गर्ने क्षमता पनि सँगसँगै बढाइदिनुपर्छ। रिसोर्स दिएर मात्रै पनि हुँदैन, होइन, रिप्रेजेन्टेसनको पोलिसी चेन्ज गरेर यो ग्रामीण स्तरबाट पनि अलिक धेरै प्रतिनिधित्व हुने गरी खालि पपुलेसनको आधारमा मात्रै रिप्रेजेन्टेसन हुने कुराको अन्त्य गर्नु पर्यो, होइन, आदि इत्यादि गरेर हामीले चाहिँ स्रोत साधनको वितरणमा न्याय र समानता कायम गर्न सक्छौँ, र सीमान्तीकरण र असमानता अघि भनेका अन्त्य गर्न सक्छौँ। यो कुरा ध्यान दिनुपर्छ हामीले बजेट बनाउँदाखेरि। अब चाहिँ होइन, अब अर्को चाहिँ के छ भने सामाजिक सुरक्षा, सामाजिक संरक्षण र सामाजिक बचाउ भन्ने चाहिँ होइन, बचाउ आधार भनेको त बेसिस, विधि प्रोसेस हो नि, विधि भनेको चाहिँ प्रोसेस वा कहिलेका मोडालिटी पनि हो। विधि भनेको कुन कन्टेक्स्टमा सोधे हुन्छ, विधि भनेको सामाजिक सुरक्षा प्रबन्धका विधिहरू भन्यो भनेदेखि टार्गेटेड मोडल, युनिभर्सल मोडल, अनि यो कन्ट्रिब्युटरी मोडल, नन कन्ट्रिब्युटरी मोडल, एसिस्टेन्स मोडल, इन्सुरेन्स मोडल, लेबर मार्केट इन्टरभेन्सन मोडल, विभिन्न यी पनि विधि हुन् भन्न सकिन्छ, विधि तरिका। तर विधि धेरै जसो अवस्थामा प्रक्रिया हुन्छ, प्रोसेस, स्टेप स्टेप स्टेप यसरी भन्ने हुन्छ। त्यसैले त्यो क्वेसन कुन सन्दर्भको हो, के अर्थमा सोधेको हो भन्ने कुरा चाहिँ अस्ति नै मैले सुरुमै सन्दर्भ अनि त्यसको फोकस होइन, अनि यो पत्ता लगाउने भन्नेकै त्यही हो, विषयवस्तु, फोकस, अनि त्यो कन्टेक्स्ट, अनि त्यसपछि पार्ट, वेटेज, किवर्ड हो। त्यसैले यो कुनमा सोधेको भन्ने हुन्छ, आधार भनेको चाहिँ फाउन्डेसन, जस्तो डिसेन्ट्रलाइजेसनको आधार भन्यो भने लिगल फ्रेमवर्क, फङ्सन, फाइनान्स, अनि त्यसपछि गएर फङ्सनरिज, फलोअप, यसलाई आधार मान्छ होइन। त्यसैले यो सबैमा ठ्याक्कै एउटै पनि हुँदैन, त्यो हेरेर हुन्छ आधार भनेको चाहिँ है। अब यसपछि चाहिँ सामाजिक सुरक्षाको कुरामा मलाई अलिकति तपाईँको सामाजिक सुरक्षा, सामाजिक संरक्षण र सामाजिक सुरक्षालाई दुईटालाई एकचोटि परिभाषित गर्नु भन्यो भने नि, हाउ यु विल राइट द डेफिनेसन अफ सोसल सेक्युरिटी एन्ड सोसल प्रोटेक्सन, सोसल सेफ्टी नेट भन्ने पनि हुन्छ है। अब सोसल सेफ्टी नेट भनेर छुट्टै हुनु चाहिँ नपर्ने हो, एकचोटि जाँचमा सोधेको छ तिनवटा बिचमा के फरक छ भनेर, एकछिनलाई ल त्यस्तै फरक आयो भने के लेख्ने भनेर, सामाजिक सुरक्षा, सामाजिक संरक्षण, सामाजिक बचाउको बारेमा तिनवटा सोसल प्रोटेक्सन, हामीले सोसल सेक्युरिटी भनेका छौँ, सामाजिक सुरक्षा भनेका छौँ, तर यिनीहरूमा केही पनि फरक छैन, तर अब जाँचमा फरक आउँछ, त्यो चाहिँ अब नबुझेर हो त्यो सामाजिक, यो भेद के हो फरक है। अनि हामी कहाँ चाहिँ के लेख्छन् भने सामाजिक सुरक्षा बृहत् हो, त्योभित्र प्रोटेक्सन पर्छ भनेर लेखा छन्। शब्दै आफै हेर्नु भने प्रोटेक्सन भनेको दिन दुखी, असहाय, अति विपन्न, गरिब, मानव अधिकारबाट वञ्चित भएका, जोखिममा परेका, भाषा संस्कृति योमा लोपन्मुख भएका, होइन, यी सबैलाई जोगाउनु प्रोटेक्सन हो। राज्यले गर्ने जति पनि वेलफेयर फङ्सन हुन्छ आफ्ना कमजोर नागरिकहरूलाई चाहिँ सक्षम बनाउनलाई वा सुरक्षित राख्नलाई, संरक्षित राख्नलाई जे जे गर्छ त्यो सबै के हो, सोसल प्रोटेक्सन हो। त्यसैले सोसल प्रोटेक्सन कभर्स अभाइलेबिलिटी अर इन्स्योरेन्स अफ मेकिङ अभाइलेबल बेसिक निड्स, फुड्स अथवा इनर्जी, होइन, सेक्युरिटीको कुराहरू, अनि त्यस्तै गरिकन स्वच्छ वातावरण कायम गर्ने कुरा होस्, मानव अधिकारको रक्षा होस्, वा शान्ति सुरक्षा प्रदान गर्ने कुरा होस्, वा गरिबका लक्षित कार्यक्रमहरू हुन्, वा यो चाहिँ किसान मजदुर आदिलाई चाहिँ न्यूनतम आधारभूत आवासको कुरा, खाद्यान्नको कुराको सुनिश्चितता गर्ने कुरा होस्, वा छात्रवृत्ति दिने कुरा होस्, होइन, अथवा तपाईँलाई नक्कली कार्डमा छुट दिने कुरा होस् है। उहिले क्याम्पस पढेर सकिसक्यो, सही गर्दै कार्ड देखाउँदै छुट लिइरहनु भएको छ, दिजल आर सोसल प्रोटेक्सन, वा बुढाबुढीलाई हस्पिटलमा निशुल्क उपचार गरिदिने बालबच्चालाई, वा निजामती कर्मचारीलाई निजामती हस्पिटलमा 40% छुट दिने कुरा होस्, दिजल आर सोसल प्रोटेक्सन। सो सोसल सेक्युरिटी इज ए कम्पोनेन्ट अफ सोसल प्रोटेक्सन, यदि फरकै छुट्याउने हो भने, तर त्यो सबैलाई पनि सोसल सेक्युरिटी भन्न पनि सकिन्छ, तर सोसल प्रोटेक्सन इज ब्रोडर टर्म है, विदिन विच देयर कम्स सोसल सेक्युरिटी एज ए मेजर कम्पोनेन्ट अफ. तर सोसल सेक्युरिटी नै भनेको चाहिँ के हो त भन्दाखेरि, समाजले स्वीकार गरेका मानिसको जीवनका जोखिमपूर्ण है, जोखिमपूर्ण र सङ्कटापन्न अवस्था जसमा आफै ऊ सुरक्षित र संरक्षित भएर बाँच्न सक्दैन, आम्दानी गर्न सक्दैन, आफ्नो जीवन आफै निर्वाह गर्न सक्दैन, त्यस्ता अवस्था के हुन्छ भन्दा, एक नम्बर त बाल्य अवस्था, आफै काम गर्ने उमेर नभएर कमाउन नसकुन्जेल. दुई नम्बरमा बुढ्यौली अवस्था, वृद्धावस्था होइन. तेस्रोमा अपाङ्गता भएको अवस्था. चौथोमा के त भन्दा, असाध्य काम गर्न नसक्ने किसिमको रोग लागेको अवस्था, स्वास्थ्यको अवस्था. पाँचौँमा के हो त भन्दा, तपाईँ बेरोजगार हुनुभयो, हाम्रोमा पो मामा फुपू काका हस्बेन्ड वाइफ होइन, यिनीहरूकोमा बसेर खान पाइन्छ है. विदेशमा इन्डिभिजुअलिस्टिक सोसाइटीमा त श्रीमान श्रीमती भनेको त कहिलेकाहीँ वर्षमा एकचोटि श्रीमानले श्रीमतीलाई रेस्टुरेन्टमा लगेर खुवाउने हो होइन, श्रीमानले श्रीमतीले श्रीमानलाई खुवाउने हो, गिफ्ट किनिदिने हो होइन. नत्र सबै आफ्नै आफ्नै हो, आफ्नै खाता, आफ्नै कमाइ, आफ्नै खर्च, आफ्नै खाना घरमा खाने भन्ने हुँदैन त्यहाँ को कहाँ कति बेला अफिसमा होइन. सो द्याट इज ए काइन्ड अफ कम्प्रोमाइजिङ वान. विदेश कहिलेकाहीँ जानुहोला र कोही साथीले मेरो बर्थडे पार्टी छ आऊ है भनेर आज टन्न खाने हो भनेर जानु होला भने मजाले अर्डर गर्दै आफै खा अर्डर गर्ने हुन्छ, खानु होला, पैसा आफैले तिर्नुपर्छ, ख्याल गर्नु, उसले तिर्दैन. त्यहाँ हाम्रो जस्तो बोलाएर खुवाएर पैसा तिर्ने भन्ने हुँदैन, पार्टीमा बोलाउने हो तर पैसा चाहिँ उसैलाई तिराउने होइन. त्यसैले त्यस्तो इन्डिभिजुअलिस्टिक सोसाइटीमा अब तपाईँको जागिर गयो भने त्यो चाहिँ सङ्कटापन्न अवस्था हुन्छ, जोखिमको अवस्था. त्यसैले बेरोजगारीको अवस्था, त्यस्तै गरिकन अब यो के अरे महिलाको डेलिभरीको वा बच्चा हुर्काउने बेलामा चाइल्ड केयर गर्ने बेलाको अवस्था, त्यो बेलामा त आफै कमाउन सक्दैन होइन. ए मेरो एउटा साथीको मिसेसले बच्चा पायो अस्ट्रेलियामा, त्यसपछि हस्पिटलमा सबै उनीहरूले गर्यो. इन्ट्रेस्टिङ के भने, यहाँ हाम्रो बर्थिङ रुममा जान दिँदैन, त्यो के भन्छ लेबर रुममा होइन, पुरुषलाई नो इन्ट्री भने हुन्छ, त्यहाँ चाहिँ हस्बेन्डलाई सँगै राख्छ बच्चा पाउने बेलामा, ताकि उसले बुझोस् कि बच्चा पाउनु कति गाह्रो छ भन्ने कुरा होइन. गर्न नपाए पनि त्यो पीडा त सेयरिङ गर्छ नि त होइन, त्यहाँ बसेपछि. त्यसपछि घरमा ल्याएपछि स्टाफ नर्सले चाहिँ उसलाई डिस्चार्ज गरिसकेपछि 3 दिनमा एकचोटि भिजिट आउँछ उसले, फलोअप 1.5 महिना 2 महिनासम्म. अनि त्यो बेलामा श्रीमतीलाई मात्रै छुट्टै सोध्छ, हस्बेन्डलाई त्यहाँ नराखेर तेरो हस्बेन्डले तँलाई पहिलेकै जस्तो माया गर्छ कि गर्दैन भनेर सोध्छ कि. हस्बेन्डले किन माया गर्छ, खाना पकाइदिएको हुन्छ, कपडा धोइदिएको हुन्छ, टेक केयर गरे आउँछ, सबै कुरा उसका के निड हुन् सबै पुरा गरिदिए हुन्छ होइन. त्यो कुनै निड त्यो बेलामा त पुरा हुँदैन होइन. नभएपछि अब उसले कस्तो व्यवहार गर्छ, यदि फरक व्यवहार गरेछ भने हिंसा हुन्छ, त्यसपछि उसलाई कारवाही हुन्छ श्रीमानलाई होइन, काउन्सिलिङमा लान्छ, तिमीले यसो गर्नु हुँदैन, टेक केयर गर्नुपर्छ, माया गर्नुपर्छ भनेर त्यो बेलामा सिकाउँछ है. अब त्यसैले त्यो त्यो खालको त्यो समानताको अवस्था त्यहाँ हुने भयो. अनि त्यो बेलामा अब उसले आफै कमाइ नगरेपछि त्यसपछि सर्भाइभ हुन गाह्रो हुन्छ, अनि मान्छेलाई डिस्करेज हुन्छ, बच्चा पाएन भने, महिलाहरूले बच्चा पाएन भने त फेरि संसार चल्दैन, उहाँले भने जस्तो पुरुषले त पाउन सक्दैन, पुरुष त धेरै पनि चाहिँदैन, थोरै भए पुग्छ होइन, तर महिला चाहिँ हुनुपर्छ. त्यही भएर पपुलेसनको सिद्धान्त के हो भने, रिप्लेसमेन्ट रेट अफ ग्रोथ भन्छ कि, पपुलेसन ग्रोथ, त्यो भनेको ए कपल सुड ह्याभ 1.33 चाइल्ड बट मस्ट बी ए गर्ल चाइल्ड होइन. दुईवटा पाउने हो भने पनि पाउ अर्को छोरा भएको, तर एउटा मात्रै भयो भने छोरी चाहिँ हुनुपर्छ. छोरी भएन भने तपाईँले दायित्व पुरा गर्नुभयो भने पृथ्वीको सन्तानको निरन्तरता, मानव जातिको निरन्तरताका लागि एउटा कपालले एउटा छोरी पाउनै पर्छ, नत्र भने तपाईँले नपाएछ र त्यो छोरै छोरा पाउनु हो भन्छ होइन. त्यसैले हो त्यो छोरीको भ्यालु कति छ भन्ने कुरा त्यस हजुर छोरा नासवान हुनेको होइन. तपाईँ काठमाडौँमा यो बर गोरुलाई कसले दुधबाटै छुटाएर लगेर ट्रकमा हालेर छोडिदिन्छ जङ्गलतिर होइन, पाल्दैन नि. यहाँ गाउँमा पो जोत्ने भएर पालेको होइन, हामी पुरुष त गोरु नै हो नि त, जोत्नलाई मात्रै माया गर्ने, खुवाउने, यो गर्ने त्यो गर्ने हो. बिहानदेखि जोतिएको बेलुका 8 बजे पुगेपछि टक्क खाना साना खुवा पकाएर मजाले खुवाएर होइन, तपाईँलाई के कसो भन्ने हो, यो जोत्न छोडौँ त होइन, त्यसपछि जोत्न छोडेर चाहिँ गोरुको कामै छैन होइन. त्यसैले सो मैले भन्न खोजेको तर त्यो अवस्थामा राज्यले टेक केयर गर्नुपर्छ होइन, त्यो अवस्था होइन, प्रेग्नेन्सीको अवस्था. अर्को डिजास्टरको अवस्था, अनपेक्षित यो सङ्कट विपदको अवस्था, घरै कोल्याप्स भयो, सम्पत्ति नै कोल्याप्स भयो होइन, त्यस्तो डिजास्टरको अवस्था, यस्ता यो समाजले स्वीकारेका मानिसको जीवन निर्वाहका व्यवधानहरू हुने, यी सङ्कटहरू हुने जोखिमहरू हुन् हो, यस्ताबाट बचाउन राज्यले प्रदान गर्ने वित्तीय र गैर वित्तीय सुविधा, मूलत वित्तीय हुन्छ अनि केही गैर वित्तीय पनि हुन्छ, त्यस्ता सुविधाको नाम चाहिँ के हो, सामाजिक सुरक्षा. सो इट इज मोर स्पेसिफिक प्रोभाइडेड इन डिफरेन्ट 8-9 क्याटेगोरिज इन एभ्री कन्ट्री इन द वर्ल्ड. त्यसैले सामाजिक सुरक्षा चाहिँ सामाजिक संरक्षणभित्रको एउटा कम्पोनेन्ट हो, यदि छुट्याउनै पर्यो भने मात्रै, नभए यिनीहरू सिनोनिमसली प्रयोग हुन्छ है. अघि भनेका कुरालाई पनि सोसल सेक्युरिटी भन्न पनि मिल्छ, सोसल प्रोटेक्सन, सोसल सेफ्टी नेट. किन भनेको भन्दा यो चाहिँ समाजको हरेक व्यक्ति न्यूनतम जीवन निर्वाहको आवश्यकता परिपूर्ति गर्न सक्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्छ. गरिबीबाट माथिबाट खस्यो भने त्यो जालोको एउटा यस्तो बेसिकमा मात्रै खसोस्, त्यहाँभन्दा तल नजाओस् भनेर सबै मान्छेलाई सामाजिक सुरक्षाको जालोभित्र ल्याउनुपर्छ भन्ने मान्यताले सोसल सेफ्टी नेट भनेको यो चाहिँ बिछ्याइएको, माथिबाट खस्छ ट्वाङ्ग करोडपतिबाट तल रोडपतिमा, तर पनि उसले मिनिमम खाना लाउन पुग्ने गरी व्यवस्था चाहिँ राज्यले गरेको छ. त्यही भएर एब्सोल्युट पोभर्टीको तल जाँदैन भन्नका लागि सोसल सेफ्टी नेट भने मात्रै हो है. तर अब यो संरक्षण र बचाउ भनेको प्रोटेक्सनकै नाम दुइटा दिएको हो, यहाँ अलग कुरा होइन सेफ्टी नेट भनेर, सुरक्षा जालो भनेर भन्ने होइन त्यो. अब त्यसो भए सामाजिक सुरक्षा, सामाजिक संरक्षणको चाहिँ अलिक ब्रोडली लेख्दा चाहिँ के उद्देश्य हो त भन्दा, राज्यको कल्याणकारी दायित्व निर्वाह गर्नु, नागरिकलाई अनिश्चितता र जोखिमबाट मुक्त राख्नु, समाजका कमजोर वर्ग समूहको संरक्षण गर्नु, गरिबी आर्थिक र सामाजिक असमानता कम गर्नु, विपद सङ्कटको सामना गर्ने क्षमता बढाउनु, मानिसको आधारभूत आवश्यकता, न्यूनतम आय, रोजगारी आदि कुराको सुनिश्चित गर्नु, मर्यादित श्रम जीवन डिग्निटी अफ वर्क भन्छ, अनि श्रमिकको अधिकारको रक्षा गर्नु, जोखिम रहित कार्य वातावरणको विकास गर्नु, व्यक्ति र सरकारलाई अप्रत्याशित आर्थिक दायित्वबाट मुक्त गर्नु, सोसल प्रोटेक्सनको लागि निश्चित फन्ड कन्ट्रिब्युसन गरायो भने अकस्मात दायित्व पर्दैन नि सरकार र व्यक्ति दुइटैलाई, सामाजिक न्याय, समानता र समावेशीकरण हासिल गर्नु, सोसल जस्टिस, इक्वालिटी एन्ड इन्क्लुजन हासिल गर्नु, र मौलिक हक र आधारभूत मानव अधिकारको रक्षा गर्नु. यो चाहिँ प्रोटेक्सनको उद्देश्य भयो, सोसल प्रोटेक्सनको उद्देश्य भयो होइन. अब यसका क्षेत्र के हुन् सामाजिक संरक्षणका, प्रोटेक्सनका, भने एउटा त सामाजिक सुरक्षा मेजर भयो, सामाजिक न्याय र समानता भयो, सामाजिक सांस्कृतिक विभेदको अन्त्य, मानव अधिकारको रक्षा, श्रम कानुनको परिपालना र श्रमिक अधिकारको रक्षा, मर्यादित एवं प्रतिष्ठित रोजगारी, सामाजिक समावेशीकरण, सीमान्तीकृत वर्ग समूहको अधिकार, सामाजिक परिचालन, सचेतना, सशक्तिकरण र सामाजिक सांस्कृतिक संरक्षण, यी ब्रोडर कुरा, यी सबै सोसल प्रोटेक्सनभित्र परे, सामाजिक संरक्षणभित्र परे. सामाजिक सुरक्षा भनेको चाहिँ अघि नै मैले भनिहालेँ, सामाजिक रूपमा स्वीकार्य गरिबी, बुढौली, बिरामी, असक्षमता, बेरोजगारी जस्ता अवस्थामा प्रदान गरिने सामाजिक सहयोगको व्यवस्थालाई सामाजिक सुरक्षा भनेर भनिन्छ. यो मौद्रिक र गैर मौद्रिक, वित्तीय र गैर वित्तीय दुइटै हुनसक्छ. यसले चाहिँ कठिन अवस्थामा नागरिकहरूको आर्थिक दुरावस्थाबाट जोगाउने उद्देश्य राखेको हुन्छ यो सामाजिक सुरक्षा कार्यक्रमले. अनि यो सामाजिक सुरक्षाको अवधारणा खास गरी 19 शताब्दीबाट युरोपबाट सुरु भएको, इन्डस्ट्रियलाइजेसन पछि, इन्डस्ट्रियल रिभोल्युसन पछि कमाउन्जेल त आम्दानी भयो, तर अब भोलि पर्सि जोखिममा पर्दा के गर्ने भनेर इन्डस्ट्रियलिस्टहरूले र श्रमिकहरूको अधिकारका रूपमा पछि लेबरहरूले पनि सोसल प्रोटेक्सनको अधिकार पाउने गरी, खास गरी जर्मनीबाट सुरु भएको तर युरोपबाट, युरोपियन मुलुकहरूबाट सुरु भएको भनेर भनिन्छ. र ओइसिडी मुलुकले करिब 13% जिडिपीको बराबर चाहिँ सामाजिक सुरक्षामा खर्च गरेको देखिन्छ भने, हाम्रो जस्तो एलडिसीहरूको औसतमा 2% हाराहारीमा यो चाहिँ सामाजिक सुरक्षामा खर्च भएको देखिन्छ होइन. यो अन एन एभरेज हाम्रो देशको त बजेटको, हामी कहाँ पनि बजेटको हेऱ्यो भने 12-13%, जिडिपीको झन्डै 3% हाराहारीमा यस्तो चाहिँ सोसल प्रोटेक्सनमा खर्च भएको पाइन्छ. अब यो आइएलओ अभिसन्धि छ के 102, यो भनेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सामाजिक सुरक्षा अभिसन्धि 1952 हो. यसले चाहिँ त्यहाँका सुविधालाई सामाजिक सुरक्षा सुविधा भनेर तोकेको छ. अघि मैले भनेको बेरोजगारी सुविधा, अनइम्प्लोइमेन्ट बेनिफिट है, अनि औषध उपचार सुविधा, यो चाहिँ बिरामीलाई उपचारको औषध उपचार सुविधा, बिरामी हुँदाका सुविधा भनेको अन्य फेसिलिटिजहरू, वृद्ध अवस्था सुविधा, कार्यस्थल दुर्घटना र चोटपटक बापतको सुविधा, परिवार र बालबच्चाको हेरचाह सुविधा, मातृत्व संरक्षण सुविधा, अपाङ्गता बापतको सुविधा, आश्रित परिवार हेरचाह सुविधा, यिनीहरू चाहिँ के हुन्छ भन्दा सोसल सेक्युरिटीका सुविधाहरू हुन्, सोसल प्रोटेक्सनका सुविधाहरू हुन् भनेको छ। यसका मान्यता छन् के एजुम्सनहरू है, सामाजिक सुरक्षा चाहिँ विश्वसनीय एवं तथ्यपरक सूचना र तथ्याङ्क प्रणालीमा आधारित हुनुपर्छ। कसलाई सामाजिक सुरक्षा, कस्तो सामाजिक सुरक्षा भन्ने कुराका लागि वी सुड हेभ डेटा बेस अफ बेनिफिसरिज, देयर निड एन्ड द क्याटेगोरिज अफ सोसल सेक्युरिटी, यस्तो खालको हुनु पर्यो। सामाजिक सुरक्षाको व्यवस्था चाहिँ सर्वव्यापी युनिभर्सल हुनुपर्छ, सबैले त्यसमा लाभ पाउनु पर्यो होइन, योगदानमा आधारित हुनुपर्छ। राज्यले मात्रै वान वे दिने हुनु हुँदैन, कन्ट्रिब्युटरी हुनुपर्छ ताकि राज्यलाई अननेसेसरी बर्डन नपरोस्। राज्यको स्रोतले धान्न सक्ने मात्रै हुनुपर्छ, पपुलिस्ट हुन धेरै कार्यक्रम घोषणा मात्रै गर्नु हुँदैन, धान्छ धान्दैन हेर्नु पर्यो। पुनर्वितरणमा योगदान पुर्याउने भनेको धनी र गरिब बिचको खाडललाई कम गर्ने खालको हुनुपर्छ सामाजिक सुरक्षा। मुद्रास्फीतिबाट संरक्षित सोसल प्रोटेक्सनमा डिस्ट्रिब्युट गरेको पैसाले मूल्य वृद्धि गराउनु हुँदैन र अलग्गै स्वायत्त कोष मार्फत व्यवस्थित हुनुपर्छ। इट सुड हेभ इन्डिपेन्डेन्ट फन्ड, अटोनोमस फन्ड, अनि एकीकृत समन्वित र व्यवस्थित ढङ्गले कार्यान्वयन गर्नुपर्छ र अनिवार्य र सबैको पहुँच, यो एक्सक्लुडेबल हुनु हुँदैन। म गर्दिनँ सोसल सेक्युरिटी फ्रेमवर्कमा आउँदिनँ भन्ने व्यक्तिलाई पनि दिनु हुँदैन, किनभने भोलि सङ्कट पऱ्यो भने त राज्यले त खेप्नै पर्छ, मान्छे मर्न आँट्यो भने उपचार त राज्यले गर्नु पऱ्यो। अब म चाहिँ अहिले किन कन्ट्रिब्युट गर्नु, बिमा किन गर्नु, वा कार्यस्थल दुर्घटना बिमा किन गर्नु भन्ला, पेन्सन मलाई चाहिँदैन भन्ला, तर राज्यले त्यसरी छुट दिनु हुँदैन। सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ, त्यसैले यो अनिवार्य हुनुपर्छ र सबैको पहुँच योग्य हुनुपर्छ। यी चाहिँ मान्यताहरू हुन् यसका। अहिले पछिल्लो समय संसारभरि नै सामाजिक सुरक्षाको, सामाजिक संरक्षणको दायित्व दिन प्रतिदिन बढ्दो छ, हरेक मुलुकको टाउको दुखाइको विषय बनेको छ यो सामाजिक संरक्षण। धेरै दायित्व सिर्जना भएको छ, संरक्षण गर्नुपर्ने क्षेत्रहरू नयाँ नयाँ सिर्जना हुँदैछन्। किन सोसल प्रोटेक्सन हेज बिन भेरी इम्पोर्टेन्ट एन्ड च्यालेन्जिङ इस्यु अल ओभर द वर्ल्ड भन्दा, विश्वव्यापीकरणले सिर्जना गरेका असुरक्षा र असमानता। चाइना बुहानबाट सुरु भएको कोरोना, अहिले बुहानले मुक्त, चाइनाले मुक्त घोषणा गरिसक्यो होइन, तर अहिले सबभन्दा टाउको दुखाइ युरोपको अमेरिकाको भएको छ। अमेरिकाले त बेलायत बाहेक सबैको फ्लाइटै क्यान्सल गरिसक्यो, अनि त्यो कार्गोलाई पनि रेस्ट्रिक्ट गरिसक्यो होइन। अनि त्यसपछि इटालीमा हेर्नुहोस्, चाइना जस्तै महामारी 800-900 मान्छे मरिसकेका छन्, 1,60,000-65,00,000 क्वारेन्टाइनमा राखेको छ होइन। भनेपछि यो केले त अब सो त्यसमा कहाँबाट पैसा खर्च गर्ने, कसरी, अब त्यहाँ त पैसा लिएर उपचार गर्ने भन्ने हुँदैन, राज्यले निशुल्क गर्नु पर्यो। भनेपछि यो ग्लोबलाइजेसनले, यदि मान्छेको आवाजात हुँदैन थियो, प्लेन चल्दैन थियो होइन, सामानहरू आवाजात इजिली हुँदैन थियो भने त कोरोना त्यसरी जाँदैन थियो, पुग्दैन थियो। त्यसैले ग्लोबलाइजेसनले सोसल सेक्युरिटी थ्रेट चाहिँ के गराएको छ, सिर्जना गराएको छ। अब ती सबै मान्छेको सेक्युरिटी प्रोभिजन छ भने त अलरेडी इस्टाब्लिस र कन्ट्रिब्युटरी फन्डबाट बेहोर्न सक्यो, नभएपछि त राज्यले विकासमा लगाउने खर्च त्यसमा खर्च गर्नुपर्ने हुन्छ नि होइन। अर्को सूचना प्रविधि क्रान्तिले सिर्जना गरेका चुनौती र जोखिमहरू, आइसिटीले पनि अहिले के गरेका छ, मान्छेको जबलाई रिप्लेसमेन्ट गरिदिएछ है। अब तपाईँ काम गर्नुहुन्थ्यो पहिला, अब सबै मसिनले गर्छ अनि प्रविधिले गर्छ। अब रेस्टुरेन्टमा वेटर चाहिँ के हुन्छ, रोबोट हुन्छ, भोलि पर्सि एरोप्लेनमा एयर होस्टेस रोबोट बस्छ, अनि त्यसपछि यो के सूचना कक्षमा रिसेप्सनमा रोबोट बस्ला होइन, सबै कुरो रोबोट। अब अहिले त ट्रक यदि रोबोटले चलाउँथ्यो भने यो सीमा पार गर्दाखेरि मान्छेले त्यो भाइरस सार्दैन थियो भन्ने भइसकेको छ होइन। अब 10 वर्षपछि त मान्छेले चलाउँदा पनि चलाउँदैन, गाडी कार यो सबै अटोमेटिक रोबोट मसिनबाट चल्ने हुन्छ होइन, स्वचालित हुँदैछ। भनेपछि त्योले गर्दाखेरि तर के गरेको छ त भन्दा, बेरोजगारी बढाएको छ, मान्छेले जबै पाउँदैन। तपाईँ मार्केटमा जानुहुन्छ, सेलै हुनुहुन्न, किनभने तपाईँको जस्तो तौर तरिकाबाट काम पाइँदैन। अब टेक्नोलोजी चलाउन जान्ने सक्ने मान्छेले छिटो पाउँछ, त्यसले बेरोजगारी सिर्जना गरेको छ। वित्तीय तनावले सिर्जना गरेको बेरोजगारी समस्या, फाइनेन्सियल प्रेसरले, कहिले फाइनेन्सियल क्राइसिस, इकोनोमिक क्राइसिस हुन्छ, त्यसले गर्दा पनि बेरोजगारी सङ्ख्या बढ्छ, अनि सामाजिक सुरक्षाको दायित्व बढ्छ। विश्व बजारमा बढ्दो दिन प्रतिदिनको प्रतिस्पर्धा, टफ कम्पिटिसन छ होइन, अनि टफ कम्पिटिसनले वेज रेट घटाइदिन्छ होइन, अपर्च्युनिटी टु जब डिमान्ड बढी हुन्छ, सप्लाई कम हुन्छ होइन, त्यो भएपछि के हुन्छ, असुरक्षा त्यहाँ पनि बढ्छ। अनि त्यसपछि जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तन, मान्छे जन्मिन छोड्यो, जन्माउन छोड्यो मान्छेहरूले होइन, अनि त्यसपछि गएर उतातिर मर्दा पनि मर्दैन फेरि है, अब 100, 102, 105, 10 जापानमा मान्छे नर्मल्ली बाँच्छ कि औसत आयु नै 100 पुग्न लागिसक्यो। 2017 त स्क्यान्डिनेभियनमा जन्मिने मान्छेको उमेर चाहिँ 107 वर्ष अरे औसत आयु, अपेक्षित आयु। भने चाहिँ यसरी बाँच्न थालेपछि अब के हुने भयो, 60 वर्षपछि त ऊ रिटायर भएर बसेर मात्रै खान्छ, काम गर्दैन, प्रोडक्सन गर्दैन। भनेपछि तिनीहरूलाई कहिलेसम्म दिने त पेन्सन? हाम्रोमा त भलै पेन्सन लिन थालेको औसत 7 वर्षमा मरिहाल्छ, होइन, थोरै दायित्व छ है। भनेपछि उहाँ त धेरै लङ टर्मसम्म राज्यले, त्यसले गर्दा दायित्व बढ्यो, जनसाङ्ख्यिक संरचनामा भएको परिवर्तन, कमाउने पुस्ता धेरै भएको, तिनको कमाइबाट पेन्सन दिनु, होइन। अर्को तीव्र सहरीकरण र आधुनिकीकरण प्रक्रिया, मोर अर्बनाइजेसन, इन्डिभिजुअलिस्टिक सोसाइटी, प्रेसर इन जब, अनइम्प्लोइमेन्ट, स्लम एरिया माग्नेहरू, होइन, सबै कहाँ हुन्छ, सहरमा हुन्छ नि। अब तिनीहरूको प्रोटेक्सन गर्नुपर्ने दायित्व, एक्सिडेन्टहरू, होइन, काठमाडौँमा औसत दिनमा 3-4 जना मरिरह हुन्छ, कति अङ्गभङ्ग भइरह हुन्छ, होइन, अब त्यस्तो त्यस्तो कुराहरू भयो। अनि त्यस्तै गरेर प्राकृतिक र मानव निर्मित प्रकोपहरू, डिजास्टर हुन्छ विभिन्न खाले, त्यसले पनि युद्ध र अपराधमा बढोत्तरीले गर्दाखेरि पनि सामाजिक सुरक्षा। अर्को चाहिँ परम्परागत सामाजिक पारिवारिक संरचनामा भएको परिवर्तन, पहिला पहिला एकजना प्यारालाइसिस भएको, अपाङ्गता भएको, बुढाबुढी बालबालिका परिवारमै सबै आफै व्यवस्थापन गर्थ्यो कि, गभर्मेन्टको टाउको दुखाएको विषय हुँदैन थियो। अब अहिले त 2 जना मात्रै हुन्छ, एउटा बच्चा आउँछ, बच्चा पनि कसले हेरिदिने, अब बाबामा बुढाबुढी भएपछि कसले, बिस्तारै के हो त भन्दा तपाईँले कहिले पनि कल्पना नगर्नु कि मेरो छोरा छोरीले हेर्ला, घरमा छोरा बुहारी छोरी यिनीहरू होलान्, नाति नातिना खेलाएर बसौँला, होइन, कमाएर ल्याउलान्, खुवाउलान्, माया प्रेम, यस्तो केही हुनेवाला छैन। बेलैमा जागिर सागिर खानुभयो, केही गर्नुभयो भने, नभए समाज सेवा यताउति गरेर अलि राम्रो वृद्ध आश्रमहरू बनाउनुहोस्, होइन, हेल्थ केयर फेसिलिटी भएको, अरू सबै भएको, ताकि त्यहाँ बस्न पाइयोस्। विदेशमा हुने त्यही नै हो, एज केयर सेन्टरहरू हुन्छ, त्यो राज्यको दायित्व हो त्यो बेलामा हेर्ने। छोरा छोरी त भेट्न जाने हो, हप्तामा कहिले भेटिन्छ एकचोटि, अहिले पनि हुन त त्यही नै छ नि। मेरो आमा 80-82 वर्षको हुनुहुन्छ, वर्षमा 2 चोटि म हार्डली जान्छु, 2 दिन बस्न पनि भ्याउँदिनँ, होइन। भनेपछि त्योभन्दा त यहाँ नजिकै भएको भए, होइन, बुढाबुढी बुढाबुढी सँगै बस्ने साथीभाइ पनि हुने भयो, है, त्यो बेलामा त घरमा त बुढाबुढीले प्राय हेला गरेर हुन्छ नि, उसको कुरा सुन्दैनन्। पहिला सबै पावर आफूले होल्ड गरेर बसेको, अहिले त्यो पावर पनि छैन, रिसोर्स पनि आफ्नो हातमा छैन, भनेको पनि मान्दैनन्, होइन, आफू खुसी गर्छन् अनि करायो कति गनगन गरेको भन्छन्, है, त्यो हुँदै गरेपछि डिप्रेस जीवन हुन्छ। त्यसैले अहिले त तपाईँलाई मोज छ, सबैभन्दा कठिन भनेको वृद्ध अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चाहिँ सोच्नुपर्ने हुन्छ क्या जीवनमा, जुन बेलामा तपाईँ फेरि कम्प्लिटली बच्चा जस्तो हुनुहुन्छ। बच्चामा आशा हुन्छ, मान्छेले प्रेम गर्छ, किनभने भोलि हुर्किन्छ, कमाउँछ, मलाई हेरदेख गर्छ भनेर गर्ने हो। बुढाबुढीमा त अनि मरेपछि के भन्छ, आर्यघाट गयो, राम्रो भयो, मुक्ति पायो बिचरा, यस्तो थियो होइन, मरेकोमा राम्रो भयो भनिरहेको हुन्छ क्या, होइन। त्यसैले गर्दाखेरि अब त्यो बेलामा कसले हेर्ने त, है, त्यसैले यस्तो जनसङ्ख्यामाको आदि र परिवारको संरचनाको विकासले, पहिला त परिवारले हेर्थ्यो, अब राज्यको दायित्व भयो। अनि प्रतिस्पर्धात्मक एवं व्यक्तिवादी संस्कृति भयो, सामाजिक न्याय, समावेशीकरण, समावेशी समाज, सकारात्मक विभेदको मान्यता, यी विकास भएर राज्यले त्यसलाई जिम्मेवारीका रूपमा लियो। त्यसैले अब सामाजिक सुरक्षाका ढाँचा के हुन्छ, मोडालिटी कतिवटा, कस्तो ढाँचामा भन्दा, सामाजिक सहायता र सामाजिक वा सामाजिक बिमा ढाँचा भन्ने दुईवटा हुन्छ। सहायता भनेको सोसल एसिस्टेन्स, यो सम्बन्धित लाभग्राहीबाट राज्यले केही पनि नलिने, तर त्यो मापदण्ड पुगेपछि सेवा सुविधा सुरक्षा पाउने, 60 वर्ष पुग्यो, 70 वर्ष पुग्यो, अब भत्ता निरन्तर पायो, उसले जीवनमा कन्ट्रिब्युसन गरेकै छैन, होइन, त्यो सोसल एसिस्टेन्स मोडेल हो हामीले दिइरहेको। सोसल इन्सुरेन्स चाहिँ त्यस्तो होइन, राज्य आफैले वा व्यक्तिबाट कन्ट्रिब्युसन गराएर इन्सुरेन्सको व्यवस्था गर्ने, वृद्ध अवस्थाको इन्सुरेन्स के सुरक्षा भनेर अहिले हामीले 5 वटा स्किम 4 वटा स्किम मध्ये एउटा चाहिँ ओल्ड एज पेन्सन भनेर गरेका छौँ, 30%, 31% मध्येको 28% चाहिँ पछि रिटायर भएपछि पेन्सन पाउने गरी हो। यस्तो व्यवस्था छ भने त्यो चाहिँ सामाजिक बिमा भयो। हामी कर्मचारीकै अहिले योगदानमा आधारित पेन्सन प्रणाली भयो नि, हो, त्यो सामाजिक बिमा भयो। हाम्रो सञ्चय कोष नागरिक लगानीको सामाजिक बिमा भयो, इन्सुरेन्सै गर्छौँ हामीले, त्यो बिमा भयो। त्यसैले बिमा ढाँचामा राज्यको दायित्व हुँदैन, है, कोही फन्ड पहिल्यै इन्स्योर गरे अनुसार हुन्छ। अनि सहायता ढाँचामा, सामाजिक सहायतामा चाहिँ राज्यले वान वे मात्रै तिर्नुपर्छ, अधिक बर्डन हुन्छ. अर्को योगदानमूलक र योगदान रहित भन्ने हुन्छ, कन्ट्रिब्युटरी र नन कन्ट्रिब्युटरी. कन्ट्रिब्युटरीमा तपाईँले कमाएको बेलामा योगदान गर्नु पऱ्यो, नसक्ने भएपछि त्यही पैसाबाट आफ्नो हुने हो, होइन. अनकन्ट्रिब्युटरीमा चाहिँ राज्य व्यक्तिले कन्ट्रिब्युसन गर्नु नपर्ने, राज्यले दिने त्यसलाई. एउटा उस्तै उस्तै भयो, तर अब यसको दुइटै प्रयोग हुने भएकोले प्रकारमा तपाईँले लेख्नु न. अर्को चाहिँ सर्वव्यापी र लक्षित वर्ग ढाँचा भन्छ. सर्वव्यापी भनेको युनिभर्सल, सबैलाई समान. अहिले एउटा के बहस भएको छ भने, यो गरिबीलाई साँच्चै मार्ने हो भने, अन्त्य गर्ने हो भने, यो टार्गेटेड प्रोग्रामले हुँदैन. किनभने गरिब त्यो छुट्छ, बच्छ. त्यसैले के गर्नुपर्छ त भन्दा, सबैको खातामा लमसम्म पैसा हालिदिनुपर्छ. धनी विनोद चौधरीकोमा पनि हालिदिने, जति नागरिक छ सबैको रेकर्ड हुनु पऱ्यो, ब्याङ्क खाता हुनु पऱ्यो. अनि राज्यले चाहिँ प्रत्येक, अहिले कङ्ग्रेस अहिले इन्डियामा भनेको थियो नि 7,000 कि कति प्रत्येकको खातामा हालिदिन्छु भनेर, मलाई जितायो भने भनेर. बिहारमा त्यस्तो छ, गाउँमा घर घरमा ग्यास आफै ल्याइदिन्छ, नि शुल्क ल्याइदिन्छ, होइन. केजरीवालले दिइरहेका सर्भिसेसहरू हेर्नुहोस्, एउटा कुन देशले भर्खर दिएको छ त्यो थ्रु. यो अहिले यो मात्रै होइन, इकोनोमिक्स किताबै पब्लिस छ, रिसर्च भएको छ. यदि पोभर्टी घटाउने हो भने राज्यलाई घाटा हुँदैन त्यो गरेर. पुहारमा खर्च गर्ने पैसा भन्दा बरु स्लमसम्म बाँडिदियो भने, धनीबाट त मोर ट्याक्स लगाऊ न, त्यो पैसा त फिर्ता आइहाल्छ नि. जति धेरै धनी भयो उति 50%, 55%, 60%, 65%सम्म ट्याक्स हुन्छ, 68%सम्म ट्याक्स हुन्छ. भनेपछि उसकोमा 10,000 जान्छ, के फरक पर्यो राज्यलाई, होइन. तर त्यो गर्दा कोही पनि नबच्ने भयो नि त. अब तपाईँको घरमा सिरक डस्नामा उडुस पऱ्यो भने के गरेर मार्नुहुन्छ त? एउटा एउटा मारेर त त्यो त मर्दैन. उपियाँ पऱ्यो भने के गरेर मार्नुहुन्छ भन्दाखेरि, पुरै ढोका बन्द गरेर अनि त्यो कीटाणु नाशक के लगेर छरेर, होइन, अनि दुई दिन ढोका पुरै बन्द गरिदिएपछि अनि सबै मर्छ है. त्यहाँ अर्को राम्रो कुरा पनि मर्ला, पुतली पनि मर्ला, उडुस पनि मर्छ. त्यसैले यो चाहिँ के हो त भन्दा, युनिभर्सल हुनुपर्छ है. यो टार्गेटेड गरेर साध्य हुँदैन, युनिभर्सल हुनुपर्छ भन्छ एउटा. अर्को चाहिँ होइन, त्यो गर्न धेरै रिसोर्स लाग्छ, नचाहिनेले पनि फाइदा पाउँछन्, त्योभन्दा टार्गेटेड, को गरिब हो त्यसलाई पहिचान, को निडी हो त्यसलाई पहिचान गरेर त्यसलाई मात्रै सामाजिक सुरक्षा दिनुपर्छ भन्ने दुइटै थट छन्। अनि अर्को एउटा चाहिँ पे एज यु गो मोडेल भन्ने हुन्छ क्या. तिमी जाँदा जाँदै त्यो भुक्तानी गरेर जाऊ भनेको चाहिँ के हो भने, अहिले कमाइराखेको छ, तिर सोसियल सेक्युरिटीको तिम्रो कट छ, तर त्यो पैसा चाहिँ कसले खाइराखेको हुन्छ? अहिलेको बुढाबुढीले खाइराखेको हुन्छ तपाईँको पैसा, होइन. अनि अब भोलिपछि तपाईँलाई अर्कोले तिरिदिन्छ र तपाईँले खाने. जापानमा यही छ पे एजुको मोडेल, युथले कमाउने र कन्ट्रिब्युसन गर्ने. हाम्रो जस्तो आफ्नो आफैले पछि पाउने होइन, अहिले भइरहेका बुढाबुढीलाई त्यही पैसाले दिने. त्यसैले युथ्स आर मस्ट फ्रस्ट्रेटेड इन जापान, किनभने नयाँ जन्मिया छैन भोलि आफूलाई तिरिदिने, होइन. अहिले बुढाबुढी मर्दै मर्दै फेरि सबै एकदमै धनी छन् ती बेबी बुमर एजका, भनेको जापान दोस्रो विश्वयुद्धपछि जुन बेला बन्यो, 10 वर्ष 15 वर्षमा रातारात धनी भएको, त्यो बेलामा त अथाह पैसा कमायो त्यहाँका मान्छेहरू. अहिले जो बुढाबुढी छन् जापानमा, त पैसा तपाईँले ब्याङ्कमा राख्यो भने 0.5% ब्याज पाउँछ मुद्दतीमा, होइन. पैसा घरमै राख्छन् मान्छेले पैसा है. र त्यो के अरे एजेड पिपुलहरूसँग अत्यन्तै धेरै धन छ, सम्पत्ति छ. अब तिनीहरूको सुरक्षा युवाले कमाएर स्ट्रगल गरेर तिरेको पैसाले सामूहिक सुरक्षा पे भइरहेको छ. अब उनीहरूलाई तिर्दिने जन्मेकै छैन मान्छे, होइन. त्यसैले हो यो पे एज यु गो मोडेलको चाहिँ अहिलेको युथले तिर्ने, अनि एक्जिस्टिङ त्यो सोसल सेक्युरिटी जोनमा पर्ने मान्छेले, त्यो थ्रेडमा पर्ने मान्छेले उपयोग गर्ने, जसको चाहिँ जोखिम हुन्छ. कन्ट्रिब्युटर जो हो उसले लाभ पाउँदैन. अनि राज्य व्यवस्थित तथा बजार व्यवस्थित भन्ने पनि हुन्छ. यी सबै सामाजिक सुरक्षा राज्य आफैले गर्यो भने स्टेट म्यानेज, अहिले मार्केटले पनि म्यानेज गर्छ. यस हामीले जुन सोसल सेक्युरिटी फन्ड चलाएको छ, इट इज नट नेसेसरी, राज्यले गर्नु पर्दैन. प्राइभेट कम्पनी विश्वस्त भएर बसेर तिम्रो पैसा लगानी हुन्छ, पछि पेन्सन यहाँबाट पाउँछौ, बढेर जान्छ, बोनस पाउँछौ भन्ने खालको भयो भने प्राइभेटले नै यस्तो कोष चलाउँछ. मान्छे स्वइच्छाले त्यहाँ सामूहिक सुरक्षामा आबद्ध हुन्छ, होइन. हो त्यसरी मार्केट म्यानेज हुनसक्छ, वा राज्य आफैले यसरी हाम्रो जस्तो चलाउन पनि सक्छ. यस्ता ढाँचाहरू हुन्छन्. किसिमको कुरा गऱ्यो भने त्यही अघि माथिकै सामाजिक सहायता कार्यक्रम, नगद हस्तान्तरण गर्ने, सामाजिक सुरक्षा बिमा, रोजगार दायित्व सञ्चय कोष बिमा आदि. रोजगारी योजना भनेको प्रत्यक्ष रोजगारी दिने खालका, श्रमिक विनिमय प्रणाली, नीति सहयोग सुरक्षा आदि यो जुन छ नि पब्लिक वर्क्स प्रोग्रामहरू, यिनीहरू रोजगारी योजना मार्फत. योगदानमूलक सामाजिक सुरक्षा योजना भइहाल्यो अहिलेको सामाजिक सुरक्षा कोष, अनि योगदान आधारित पेन्सन कोष. अनि श्रम बजार कार्यक्रम चाहिँ कामका लागि खाद्यान्न, साधन निर्माण कार्यक्रम आदिमा मान्छेलाई काम लगाएर न्यूनतम आमदानी दिने कुरा भयो। लक्षित कार्यक्रम, लघु लगानी, कृषि तथा पशु बिमा, प्रकोप सहायता, गरिब उन्मुख कार्यक्रम, यिनीहरू चाहिँ लक्षित कार्यक्रम पनि सामूहिक सुरक्षाका कार्यक्रमहरू हुन् भने श्रम कानुन र नीतिको अनुपालना वा परिपालना। श्रम कानुनले श्रमिकको अधिकार, प्रतिष्ठित जब, कार्यस्थलमा सुरक्षा, बिमाको व्यवस्था गरेको हुन्छ, त्यो मार्फत पनि सामूहिक सुरक्षाको सुनिश्चितता गरिन्छ होइन। अर्को चाहिँ सामाजिक विकास कार्यक्रम भनेको पोषण, शिक्षा, स्वास्थ्य, मल बिउ अनुदान आदि गरेर पनि सामाजिक सुरक्षा गर्न सकिन्छ। सामाजिक सेवाहरू चाहिँ निशुल्क औषधोपचार, शिशु स्याहार, ज्येष्ठ नागरिक स्याहार आदि गरेर पनि गर्न सकिन्छ। नेपालको संविधानमा हेऱ्यो भने संविधानको मौलिक हकको रूपमा सामाजिक सुरक्षाको हक धारा 33 छ, योगदानमा आधारित सामाजिक सुरक्षाको हक धारा 34(2) छ, सामाजिक सुरक्षाको हक भन्ने छुट्टै धारा यो 43 छ होइन। अर्को चाहिँ खाद्य सम्बन्धी हक धारा 37 हो, ए या दुइटै 37 भएछ। ओके, यो 36 र 37 तपाईँको पनि सच्याउनुहोस् है। ओके, अनि मर्यादित श्रम र सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामूहिक सुरक्षामा प्रत्याभूति गर्ने भन्ने राज्यको नीति पनि छ। यस्ता खालका संविधानका प्रोभिजनहरू छन् भनेदेखि योगदानमा आधारित सामूहिक सुरक्षा ऐन 2074 र नियमावली 2075 छ। यसले चाहिँ सबै उद्योग प्रतिष्ठानले आफ्ना श्रमिकहरूको सामाजिक सुरक्षाका लागि यो सामूहिक सुरक्षा कोषमा आबद्ध भएर योगदान आफूले पनि गर्ने र श्रमिकको हिस्सा पनि गराउनुपर्छ। त्यो योगदान चाहिँ तल दिएको छु मैले, औषध जम्मा चाहिँ श्रमिककोबाट पारिश्रमिकबाट 11%, त्यसमा उद्यमीहरूले 20% थपेर 31%, चारवटा तलको योजनामा गर्ने गरी गर्नुपर्ने। अर्को सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि छ होइन, अनि चाहिँ सामाजिक सुरक्षा को हक सम्बन्धी ऐन भन्ने चाहिँ छुट्टै छ। फेरि यो माथिको योगदानमा आधारित सामूहिक सुरक्षा ऐन भयो, सामूहिक सुरक्षाको हक सम्बन्धी ऐन चाहिँ सामूहिक सुरक्षाको हक धारा 33 कार्यान्वयन गर्न भनेको अर्को ऐन पनि छ। यस्ता खालका व्यवस्थाहरू छन् र 15 योजनाले पनि सबैका लागि दिगो सामाजिक सुरक्षा प्रणालीको सोच लिएको छ। सामूहिक सुरक्षा र संरक्षणलाई दिगो सर्वव्यापी पहुँचयोग्य बनाई नागरिकको हकको कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। यस्ता खालका सोच, लक्ष्य, उद्देश्यहरू छ। अब हामीका कार्यक्रमहरू के छन् त सामाजिक सुरक्षाका भन्यो भने प्रमुख कार्यक्रम भनेर आयो भने चाहिँ हाम्रो ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूलाई यिनीहरूलाई भत्ताको व्यवस्था छ सोसल एसिस्टेन्स मोडेलमा। सबै गरेर 21,00,000 बढी सामाजिक सुरक्षा भत्ताले सामाजिक सुरक्षा भत्ता पाइराखेका छन् र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत 4 योजना सञ्चालनमा रहेका छन्। अघि भनेका उता दिएका स्किमहरू, त्यस्तै बाल संरक्षण कार्यक्रम, बालबालिकालाई छात्रवृत्ति, विद्यालय खाजा कार्यक्रम जस्ता कार्यक्रम पनि सञ्चालनरत छन्। ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएकाहरूलाई विभिन्न खाले छुट सहुलियतहरू छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम छ, यो पब्लिक वर्क्स प्रोग्राम सामाजिक सुरक्षा कार्यक्रम हो त्यो। रोजगारी सिर्जना, श्रम बजारको प्रवर्धन गर्ने श्रम नीति छ। सामाजिक बिमा कार्यक्रम, सोसल इन्सुरेन्स प्रोग्राम छ। सामाजिक सहयोग र कल्याणकारी कार्यक्रम पनि छन्। स्वास्थ्य बिमा, लघु बिमा, कृषि बिमा, सामाजिक सुरक्षा कोष जस्ता कुरा भए। खाद्यान्न सङ्कट जिल्लामा खाद्यान्न ढुवानी प्रणाली छ हाम्रो, त्यहाँ सरकारले नै व्यवस्थापन गरिदिएको छ। अनि साधन निर्माण कार्य र कर्णाली रोजगार कार्यक्रम अहिले चाहिँ त्यो प्रदेश अन्तर्गत छ, पहिला सङ्घमै थियो। कामदार र कर्मचारीको सुरक्षा अनि रोजगारीका लागि सिप विकास तालिम कार्यक्रमहरू, यिनीहरू चाहिँ सोसल प्रोटेक्सनका विभिन्न कार्यक्रमहरू छन्। तर यति सोसल इन्सुरेन्सको कुरा, सोसल इन्सुरेन्स भनेको चाहिँ यो विभिन्न खाले बिमाहरू हुन्छ नि, व्यक्तिले मार्केट मार्फत गर्ने इन्सुरेन्सहरू, तिनीहरूलाई नै भनेको। सो समस्या के छन् त सामाजिक सुरक्षाका भन्दाखेरि चाहिँ सामाजिक सुरक्षा योजनालाई सर्वव्यापी बनाउन नसकिने न्यून कभरेज हुनु, सामाजिक सुरक्षा कार्यक्रमको कभरेज न्यून छ। 80%+ हाम्रो चाहिँ इन्फर्मल इकोनोमी छ, त्यो इन्फर्मल इकोनोमी आउनै सकेको छैन। 60.4% एग्रिकल्चरमा छ, एग्रिकल्चर को मान्छेहरू सामाजिक सुरक्षामा आउन सकेका छैन। त्यसैले गर्दाखेरि यसको कभरेज न्यून छ के, 100% छैन, अहिले हामीले 5 औँ योजनाले र दीर्घकालीन सोचमा 2100 के भनेका छौँ, 70% कभरेज पुर्याउने भनेका छौँ। आवश्यक सूचना र तथ्याङ्कको अभाव छ जसले गर्दा सामूहिक सुरक्षा योजनाहरू यथार्थपरक तर्जुमा गर्न सकिया छैन, लक्षित वर्ग पहिचान गर्न सकिया छैन, गैर लाभग्राहीले लाभ लिने गरेको छ होइन, एकीकृत ढाँचा र नीतिको पनि अभाव छ, इन्टिग्रेटेड चाहिँ फ्रेमवर्कको अभाव छ सोसल सेक्युरिटी सम्बन्धी, अनि एउटै के अरे धेरैवटा कार्यक्रम धेरैवटा निकायबाट आफ्नै किसिमले छरिएर खण्डीकृत रूपमा सञ्चालन भएका छन्। झन्डै 14 मन्त्रालयबाट 49 टाइपका के अरे 39 सामूहिक सुरक्षा कार्यक्रम सञ्चालन भएका छन् भने चाहिँ इट्स सो मच फ्रेगमेन्टेड के, यदि धेरै छरिएर रहेका कार्यक्रमहरू धेरै निकायबाट, कार्यक्रममा स्थिरता एकरूपता र निरन्तरताको कमी छ, यो कन्सिस्टेन्सी छैन, कन्टिन्युटी छैन होइन, अनि युनिफर्मिटी पनि छैन कार्यक्रममा। योगदानमा आधारित सामूहिक सुरक्षा योजना प्रतिष्ठानहरूको सहभागिता उत्साहजनक छैन, अहिलेसम्म हेऱ्यो भने 9 लाख प्रतिष्ठान छन्, 1,50,000 हारिहारीमा मान्छे दर्ता भएका छन्, प्रतिष्ठान चाहिँ 13-14 हजार भन्दा नाग्न सकेको छैन भनेपछि उनीहरूको सहभागिता कमजोर छ, अनि अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकिनु यो पनि समस्या छ, सबै नागरिकको सामाजिक सुरक्षा कार्यक्रममा सहज पहुँच छैन, सामाजिक सुरक्षा कार्यक्रममा निजी गैर सरकारी सहकारी क्षेत्रसँग साझेदारी गर्न पनि सकिएको छैन, लक्षित वर्ग र समूहको पहिचान गर्न छनौट गर्न कठिन छ, अघि सुरुमै भनेको डेटाबेसको अभावमा, वित्तीय दिगोपना हासिल गर्न स्रोतको समस्या छ, दायित्व बढ्दैछ तपाईँलाई कतिको थाहा छ, ग्रोथ रेट हाम्रो 5-6% हुन्छ होइन, तर सामाजिक सुरक्षाको दायित्वको ग्रोथ रेट चाहिँ प्रति वर्ष औसतमा 16% छ, भनेपछि इकोनोमिक ग्रोथ रेट भन्दा 3 गुणा 4 गुणा बढी सामूहिक सुरक्षाको दायित्वको रेटमा बढिरहेको छ भने चाहिँ देन कसरी धान्छ, आम्दानी त्यति छैन अनि त्यसको दायित्व चाहिँ बढिरहेको छ, त्यो खालको अवस्था छ, अनि वित्तीय र प्रशासनिक सम्भाव्यताको अध्ययन बिना नै नयाँ नयाँ कार्यक्रमहरू घोषणा गरिन्छ जसले पिपुलमा अभिलाषा अपेक्षा सिर्जना गरिदिन्छ, राज्यले त्यसलाई पुरा गर्न सक्दैन, यस्तो खालको समस्या छ होइन। अब नियमित मूल्याङ्कन र सुधारकोमा पनि ध्यान दिएको छैन, यी चाहिँ सामाजिक सुरक्षाका प्रब्लमहरू, सामाजिक संरक्षणका प्रब्लमहरू भए उल्टाएर यसको समाधान लेख्नुपर्ने हुन्छ, भनेपछि यही यही हो लम्स।